मेरो सानो संसार तिमीलाई अटेन, मेरो सानो संसार तिमीलाई अटेन, मेरो चोखोमा को उजेलोलाई मैले रात भनिन, मायाको उजेलोलाई मैले रात भनिन, तिमीले जति दिन चाह्यो मैले कम भनिन, तिमीले जति दिन चाह्यो मैले कम भनिन, तिमी साथ लाई चाहे गल्ती ठान, मन्जलाउने म फैलाइ ठान्छु मेरो सानो संसार तिमीलाई अटेन, ठाएर दिए जस्तो माया नै चाहिन, ठाएर दिए जस्तो माया नै चाहिन, तिमीले दिनु पर्ने वाचा नै राखिन, तिमीलाई दिनु पर्ने भनी वाचा नै राखिन, तिमी अरूलाई चाहे जे सुनाऊ मनको बेथामा आफैलाई सुनाउँछु मेरो सानो संसार तिमीलाई अटेन।